www.attabligh.com, the reviver of Iman. من سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صدق الله تعالى. وقال النبي صلى الله عليه وسلم: اعملوا بطاعة الله واتقوا معاصي الله وامروا أولادكم بامتثال الأوامر واجتناب النواهي ذلك وقاعة لهم من النار أو كما قال عليه الصلاة والسلام. میرے دوستوں میں اللہ تعالیٰ کا فضل ہے، یہ اتنے ہزار بسوات ہزاروں ہیں، اتنے حضرات دین کی باتوں کو سننے کے لیے جمع ہوئے ہیں. ظاہر بات ہے کہ دین کی بات کہاں سے کی جائے گی، کتاب اللہ سے یا سنت رسول اللہ سے؟ دو اصل ہیں دین کے، اصل دو وہاں پر نصیحت کے لیے یہی دو ہیں، کتاب اللہ و سنت رسول اللہ. بعض بزرگوں نے یہ بھی فرمایا ہے کہ دین کی بنیاد چار چیزیں، کتاب اللہ و سنت رسول اللہ اور بھی دعا. میرے دوست و بزرگوں، ان چیزوں کا استحصال کتاب اللہ کا، سنت رسول اللہ کا اور سیرت سلف کا استحصال بہت ضروری ہے. کتاب اللہ کے ساتھ ساتھ ہماری ذمہ داری ہے کہ ہمارے سلف نے جو سمجھا ہے، ہمارے سلف نے جس انداز پر عمل کیا ہے مکلف ہے، اسی طریقے پہ چلیں. جو زیادہ تر ہٹے ہیں برائی میں پڑ گئے ہیں، اس بنا پر سیرت سلف بہت ضروری ہے. کتاب اللہ و سنت رسول اللہ و سیرت سلف، اس کی طرف سے بڑی اپنائی ہو رہی ہے. جتنی جماعتیں گمراہ ہوئی ہیں عموماً وہ سیرت سلف کے چھوڑنے ہی ویسے ہوئی ہیں. اس بنا پر جس طرح کتاب اللہ کو پیش نظر رکھا گیا ہے، سنت رسول اللہ کو پیش نظر رکھا گیا ہے، نہ سیرت سلف کو مستند رکھو. اللہ تعالیٰ ہم کو بھی اس کی بھی توفیق مرمت فرمائے سیرت سلف کو. اس وقت میں نے آپ کے سامنے قرآن پاک کی مختصر سی صورت کی تلاوت کی ہے، اس میں اللہ تعالیٰ نے سب کچھ بیان فرما دیا ہے. حضرت امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ صرف اگر یہی صورت ہوتی تو عمل کے لیے کافی تھی، نہیں پورا قرآن نازل نہ بھی ہوتا. اگر یہی صورت لاگو ہوتی تو عمل چاہیے تھا اس صورت کا ترجمہ کرتا ماں وہ تشریح کرنا ان شاء اللہ رضی قسم ہے زبانی کی زبانی کی بڑی حیثیت بڑی وقات ہے ہر چیز کی قضا ہے مگر زمانے کی قضا نہیں ہے بہت اس کی اہمیت ہے زمانے کی قدر ہمارے بزرگوں کیا ہے ایک ایک منٹ کی قدر کیا ہے میں نے دیکھا ہے کہ حضرت شاہ برہانی صاحب جہاں بادشاہ وقت آیا بیٹھا تھا آیا اور بھی بڑا آدمی دیر کر بیٹھا رہ گیا تو اپنے مکان کے کاغذات جو تھے سب جا کے اس کے نام رکھ دیا کہا حضرت یہ کیا کہا تم اتنی دیر سے بیٹھے ہو میں گھبرا گیا میں نے سوچا کہ تم کو اپنا گھر دے دوں اور میں خود بات کر دوں زمانے اللہ تعالیٰ نے زمانے کو بہت قیمت والا لگایا ہے ایک ایک نماز جو گزر جاتا ہے اس کا کوئی بدل نہیں ہے اللہ تعالیٰ ہم سب کو توفیق دے کہ زمانہ ہی میں ہم عمل کرتے ہیں جیسے یہ مکان ہے تو آپ بیٹھے ہوئے ہیں لیکن اگر زمانہ نہ ملتا ہے آپ کو بیٹھے رہتے ہیں جیسے مکان کی ضرورت ہے عمل کے لیے اس طرح زمانے کی بھی ضرورت ہے حدیث میں آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم جو زمانے میں ایک شہید میں شہید میں سات یا دس دن رواج میں ہو رہا ایک دوسرے ان کے ساتھی کا انتقال ہو رہے تو نبی اکرم صلی اللہ علیہ وسلم دیکھا کیسے سمجھاتے تھے بات ہو سمجھانے کا بھی ڈر ہونا چاہیے جو ضروری چیز ہے ان کو سمجھانا بھی چاہیے ہر موقع پر نبی اکرم صلی اللہ علیہ وسلم نے صحیح تعلیم دی ہے تاکہ امت گناہی بنا جائے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم اچھا بتاؤ وہ اچھے حال میں ہے یا یہ جو ایک ہفتے کے بعد رواج میں ہے ایک ہفتہ یا دس دن میں اس کا انتقال ہوا تھا بعد میں بتائیے کہ ہم سب بھی کہتے ہیں بھائی وہ شہید ہوا ہے اور قتل ہوا ہے اللہ کے راستے میں تو اس کا درجہ بڑا ہے اس کا درجہ کم ہے لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے حقیقت بیان فرمائی عام رواج کے مطابق فرمایا کہ کیا جو آج دس دن میں نماز پڑھا تلاوت کیا یہ عمل کیا وہ عمل کیا وہ کہاں گیا اس نے تو ایک ہفتہ پہلے جو کچھ کہتا تھا وہ گیا یہ سے نماز پڑھائی ایک وقت کی نماز پڑھا پانچ وقت کی پڑھا پچاس وقت کی پڑھا اس نے نیک کام بھی کیا تو وہ کیا ہوا معلوم ہوا کہ زمانے کی قدر ہے ایک وقت جو آپ کو نماز کی محلت مل رہی ہے یہ بہت بڑی بات ہے ہمارے حضرت مولانا شاہ نے فرماتے تھے دیکھیے امت محمدیہ کے اوپر کیا ہے ساٹھ اور ستر کے درمیان ہے ساٹھ اور ستر دیکھیے فرماتے ہیں کہ ستر کے بعد ایک ایک سال کی محلت ملتی ہے وہ تو اللہ کی طرف سے مقرر ہے اسی درمیان میں مر جائے گا قلم لیکن ستر سال کے بعد محلت ملتی ہے اور پھر ایک ایک دن کی محلت ملتی ہے دوستوں ابھی عمر دن کریں توبہ کرنا بارہا بس کشت مر بارے دیں دیگر اب تو چندہ ہم پڑھا اور چندہ چندہ پھر پوچھا ان کا آگے نہ سنا کالی عمر وہ قابل بخشش مگر چشم رحمت پر پوچھا بوے سفید من لے جاتے دوست بزرگوں کے اپنے وقت کی کیسی قدر ہو رہی ہے کہ ہم نے گناہ کیے تو ہم بھی صحیح نہیں کیا تو مطلب پھر اس کے بعد ہم نے رجوع کے گناہ کیا اسی زمانے میں ایک آدمی تار بھی کرتا ہے اور اسی میں معاشرے بھی کرتا ہے اس طرف ہے اللہ تعالیٰ ہم سب لوگوں کو اپنے زمانے کی قدر کرنے کی توفیق عطا فرمائے یہ لمحات جو گزر رہے ہیں آنے والے نہیں ہیں بھائی کسی بزرگ بڑی عمر بات ہوا ہے ہر چیز کی قضا ہے مگر وقت کی قضا نہیں ہے ہم رمضان کے روزے کی قضا کرتے ہیں विक्रम को कला करके उलमा लिखते हैं कि अमन की कला है, रमजान की कला किसी क्या होगी? रमजान जो महीना है उसकी कला नहीं हो सकती है, क्योंकि नहीं तुम रोजा रखो, लेकिन रमजान में रोजा रोजा तो हुआ लेकिन रमजान तो नहीं आया। इतना आपने जो लोग करते हैं अच्छा दूसरे बताया कर लेंगे तो नहीं, बिल्कुल कला है लेकिन कला दोनों को होना चाहिए, रमजान की भी कदर होनी चाहिए और रमजान के रोजे की भी कदर होनी चाहिए। रमजान के रोजे ही तो कदर किया, रमजान कहा तुमको मिला? शव्वाल कभी बराबरी नहीं कर सकता रमजान का, निकाजा नहीं कर सकता, है सब कुछ है लेकिन रमजान कर जाता है शहर रमजान में रही उन रखने कुरान। रमजान की बड़ी अहमियत है इस बिना कर रहे हैं दोस्तों। मकान की जैसे कदर है लेकिन मकान न रहता इतने पास चल कहाँ बैठते हैं आप, इसलिए आपको मौसम मिलता तो कहाँ बैठते हैं आप, तो बैठ सकता है जितने खत्म होंगे। रोजाना सुना जाता है दोस्तों, रोजाना सुना जाता है फला चला गया फला चला गया, मामूली मामूली बीमारी बीमारियों में हम वक्त की खबर नहीं पाते, हम ना पते हैं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इस जखाने के बाहर तशरीफ लाए पानी तो मौजूद था, क्या मुझे उम्मीद नहीं थी कि मैं तैमूक वहां तक पानी तक पहुंच सकू, मुझे उम्मीद नहीं थी इस बिना को मैंने तैमूक कर लिया कि एक ताकत तो आदमी हो जाए निकल अल्लाह जल्दी रखो हम तक सकू देता। एक साहब ने कहा यार सुन रहा इजनी ऑडियो हमको नचने दीजिए, मुझसे नचने दीजिए। देखिए साहबी को बेतकलीफी ना देखिए, कोई पीर से भी नहीं कहता जल्दी अब्दुल मुझे वो रबी साहबा को अल्लाह ताला के रसूल ने इतना बेतकल्लु कर दिया था कि जो बातें पूछे की थी वो पूछते थे बेतकल्लु। चुनाचे क्या फरमाए यार सुन रहा इजनी वो ऑडियो हमको नसीहत के मुख्तसर कभी नहीं। एक साहब यार सुन ला शराय आम हो गए बहुत हो गए कहा था मर गए, कोई ऐसी बात बता दी बेतकल्लुफी बात। सामान को हुजूर ने बेतकल्लु बनाया था ताकि अहकाम शरिया को पूछे और अहकाम शरिया लोगों में राय लिया। उन्होंने कहा यार सुन ला शराय बहुत आम हो बहुत हमको ऐसी कोई नसीहत दीजिए कि जिसमें हम अमल करते रहें आसानी से। फरमाया तुम्हारी जबान जिक्रुल्लाह से उत्तर रहनी चाहिए। रखाई कोई बता सकता है पूरे नमाज वाला कि इसकी कोशिश करो इस जगह पर जिक्रुल्लाह कहे तमाम बहुत बड़ा। अब ये नहीं कि नमाज छोड़ दो नहीं, बल्कि उसका मतलब यह है कि इसका एहतमाम करो, ये बता दिया कि जिक्रुल्लाह का एहतमाम करो, तुम्हारी जबान अल्लाह के जिक्र से तर रहनी चाहिए। वही बस शिकायत से तर रहती है आमतौर से लाता है बात हमारे वक्त गुजरता है न कोई नहीं। फरमाया एक साहबी है उन्होंने कहा यार सुन लिया वहां मन निजात निजात की चीज है फौरन जवाब अमली करे के निशान अपनी जबान को काबू में रखो कह सकता है जल्दी और जैसे माता को अनिल हवा इन इल्ला भाई जो कुछ वो खो रहा अमरीका देख रहे सानक अपनी जबान को काबू में आज जबान काबू में है यो जी कहता है जी कहता न आदम है न रेहान है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मिन हुस्न इस्लामी मरे तर्क माना यानी लायानी बातों को तर्क हुस्न इस्लाम से है। हम मुसलमान हैं हमको सोचना चाहिए कि हमारा इस्लाम हुस्न के साथ है कि नहीं लाता है पड़े हूं। अगर कोई दौर ऐसा आ जाता है इस वक्त है उसमें भी समझते हैं कि अपने वक्त को जाया करना कोई बात ही नहीं है, वक्त को ना जाया करना सबसे कीमती चीज मेरे घर वक्त है। एक बुजुर्ग थे उनके यहाँ एक आदमी गए मिलने के लिए कहा देखो ये अपनी कोई महबूब चीज ले आवे तब मैं वक्त दूंगा क्योंकि दुनियादारों को दुनिया महबूब होती है, हम लोगों को वक्त महबूब होता है। जब वो अपनी महबूब चीज देगा तो हम महबूब चीज देंगे उसको, नहीं देंगे वक्त निकल मेरे हुसन इस्लामी मत तरफ मारा जाए। एक बुजुर्ग थे जहां कोई जाते ही रहे जाते, और उन्हीं के पास एक मुहदिस भी जाते थे, बुजुर्ग मुहदिस भी जाते थे। लोगों ने कहा कि हजरत आप कभी मुहदिस साथ में जाते हैं? क्या मैं एक मरतबा गया था, उन्होंने एक हदीस दायर किया मेरे हुसन इस्लामी मरे तर्क मारा यानी मैंने उस अब तक अमल नहीं किया, इस बार मुझे शर्म मालूम कि मैं जाते हैं। अलहमदुल्लाह बातें में पड़े हुए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाते हैं, अमल का ले के निशान है अपनी जबान को काबू में, मालिक हो जबान के यानी जो चाहे बेलगाम जबान होती है, बेलगाम जो चाहे जितनी मतलब चाहिए जितने जब तक बात को बारा जबानी बात हो मना फरमा रहे हैं। हर सही बात, सही बात वो कह रहा है, विवक्त कहते ही है कि सही बात किसी के पसंद को नकल किया जाए, गलत नहीं, अगर गलत कहा तो बोहतान है। सही बात को नकल करना ये है विवक्त, सही बात को बेमौकत कहना ये क्या है, बुरा की बात है ना। यक बात को बाधा हजरत शाह रिजा साहब कहते हैं अपनी जबान की बात करो, बातों को सही बात से भी जबान को रोका जाता है, अगर उस जबान से कहीं को ऐसे कोई फितरा पैदा हो रुक जाओ, खामोश रहना उस कहने से बेहतर है। बारो कहते हैं हम सही बात कह देंगे चाहे जो कुछ हो, ये सब बेवकूफी की बात है, बेअकाब के अलावा की ऐसी बात है। सही बात है दोस्तों वही है जो फितरे का सबूत हो। हजरत शाह बड़े शख्स है वो कहते हैं कि हर सही बात कहीं नहीं जा सकती, ये कितना जुड़े खुल लिया, हर सही बात कहीं नहीं जा सकती, जैसे विवक सही बात है ये कहीं नहीं जा सकती, राजक का बात को बाधा नहीं उनता है ना। उसके बाद कोई आदमी ऐसा हो ही नहीं, फिर उसका माँ बहु ही मेरे दरमियान में सब किसी हजार जो मूल वर्ग में चले इंदिरा हो रहे हैं दोस्तों। हम लोग अपने वक्त में कदर बहुत बड़ी बात है, राजक का बाद को बाधा दूसरे के भी बन जाओ इस दिना पर अपने अवकाश की कदर करना बहुत बड़ी बात है। अल्लाह ताला हम सब लोगों को अपने वक्त की कदर करने की तौफीक फरमाए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया क्या फरमाया, अमली करे के लिसान रखो अपनी जबान को काबू में रखो, बल यश का बच तुम्हारा घर तुम्हारा वसी होना चाहिए, घर में रहो बाहर निकलोगे दिवस शिकायत में मुबतला हो जाओगे, लोह दही में मुबतला हो जाओगे, गाने बजाने में मुबतला हो जाओगे, घर में रहोगे अपने बाल बच्चों की तरबियत करोगे। इतना बड़ा वक्त निकल किसी बात की आप हमारी बहुत ही खास बात बहुत ज्यादा हतिया चीज अपने खतिया पर रोया करो, क्योंकि हदीस मशहूर है उसमें वो तो हर मशहूर बनाते हैं अमली करने के लिए सामने का अपनी जबान को काबू में रखो जो चाहे फरमाते हैं बहुत अपनी अपनी जबान को खास तौर से सालिहीन की गिबत से महफूज रखो, तुमने आम बात कही किसी की और किसी सालिह आलिम की बात की, शाहिद बुरबानी बहुत सब कहते हैं असंध है गुनाह के एतबार से यह असंध है कि गिबत किया किसकी किसी आलिम की, अपनी लोग जमीन हयात के असरा दें, अपनी लोग जमीन हयात के असरा दें, जो नेक जी वजाहत लोग हैं अपनी जबान को उसे महफूज रखो और उनकी बातों को पोषिदा करो, क्योंकि अगर वो दलील हो गए सारा दिन दलील हो जाएगा, उलमा की जिल्लत दिन की जिल्लत है। इस मेरा आप ऐसी चीजों को पोषिदा रखो ताकि फितरा रह पैदा हो। और तीसरी चीज क्या बतलाते हैं कि सूफी लोग भी वक्त मेरा खतिया थी कभी खतिया पर रोया करो, खतिया पर रोया करो, कोई कहा खतिया है नहीं हदीस के खिलाफ है, कुल कुम खत्ता हो, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि तुम कुल के कुम खत्ता हो, हम खत्ता मार हो कोई कह सकता है कि हम फतावा नहीं। नबी कहता है मौत और बेदंगी, अब इससे बल्कि क्या होगा। अंदर मौत और बेदंगी, मैं अपने गुलाम का एहतरा कर रहा हूं, नबी कह रहा है अनिल मुश्किल को मुखिर मौत और बेदंगी, मैं डरने वाला हूं। अभी गुलाम का नबी मासूम होता है, लेकिन इंतहाई तवाज़ो और इंतजार आजिदी में अपने को गुनाहगार से याद कर रहा है। अनल मौत बेदंगी अस अलो का मसला तर मिस्किन वह अब पहले रहे कि इतिहाल मुजरमी जलील है कि नहीं। ये आते एक महीने तमाम शाह सुना था ने उसने बात किया है, एक महीने पूरा खराब करते रहे, उसी को मजमू हम लोग दिया क्या ये तराफी हो गए। ये तो नक्सलबंदी बना कर सिलाने रखो थी उसके साथ अलग मौत रखी जल्दी महाराज ने दोस्तों जमाने को पता है पर असल इन इंसान रखी खुश तो हम इंसान घाटे खुदा कर रहा है, कोई सियासी आदमी या कोई मालदार आदमी या कोई मौली मौलाना नहीं कर रहे, अल्लाह कर रहा है। बस अवश्य इन इंसान की कसम है जमाई की तमाम लोग घाटे में है, कोई तकलीफ कर सकता है, अगर तकलीफ करे काफी हो जाएगा। मौली की तकलीफ कर सकते हो किसी की, देखिए खुदा अल्लाह तला ही कुछ फरमाते हैं। बल अवश्य इन इंसान की तमाम लोग घाटे में है, उनको सवाल पैदा होता है फिर घाटे से कैसे निकले। अगर इन चार चीजों को पूरा करोगे घाटे निकल जाओगे। इल्लत बिना आम ईमान, ईमान लाना सबसे पहली जीत है ईमान लाना। ईमान किसे कहते हैं, तस्वीर को बीमा जाएगा जिस चीज को हुजूर ने कतान बयान किया है वो ईमान, उसको मानना। कुरान को कतान बयान फरमाए कि अल्लाह का कलाम है, नमाज के बारे में कतान फरमाए कि ये फर्ज है, हाँ ये है खुद फरमा दिया, इतना पे ईमान ये है। कुल उमा जा हर वो चीज जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम लेके आए कतान, उसको मानना ये ईमान है। आमन जो ईमान है वह अमीर उस्तारिहा मुख्तसर का हम और घंटे के अंदर है कहना, वह अमीर उस्तारिहा सालहा का मन नेक काम किए। सोचो कि नेक काम क्या है, ईमान और अमल साले। अमल साले में सब कुछ है बदलना, अखलाक भी अमल साले में है और आदाब भी अमल साले में है। अखलाक के नबवी को इख्तियार करना होगा और आदाब नबवी को इख्तियार करना होगा। क्या क्या आदाब उन चीज को अखलाक इन दादा खुल के आजीम, आप खुल के आजीम पर एक अरब आदमी लिखता है कि खुल के आजीम की सही तस्वीर कोई आज तक कर ही नहीं सका। हम लोग अभी बहुत आसान है बड़े अखलाक पर हो गई तस्वीर हो गई, लिखाई कोई तस्वीर भी कर ही सका कि अखलाक के किस दर्जे पर है कसम भी नहीं करता, उन्नति नहीं कर सकता। खुदुरदर सरदार फरमाते हैं कि मैं इतनी मतलब सैकड़ों मरता है तो अल्लाह का इस्तेफार करता हूं, क्योंकि मेरे दिल पर कोई चीज छा जाती है। अब क्या छा जाती है उन्नति समझ ही नहीं सकता। हमारे हजार फरमाते थे ये हुजूर सरदार साहब के छाने वाली चीज कोई उम्मती अब उनका भी नहीं समझ सकते, हरत उम्र भी नहीं समझते, हुजूर ही समझते थे और उनका एतराब कि हमारे दिल पर भी ऐसी चीज आती है जो मेरे लिए जेवा नहीं मिल रही, इस वजह से मैं सौ सौ मरता इस्तेफार करता हूँ। यह तरीका ही नहीं मुसलमान कहाँ समझते, न तौबा जाने न इस्तेफार कुछ नहीं। दोस्तों अगर ये हम जाने तो अल्लाह की रहमत नाजिल होगी, इन रहमत अल्लाह करीब मिलल मोहसिनी, अल्लाह की रहमत मोमिनीन के हाथ है। इस तरह पर इसका तस्वुर होना चाहिए कि ईमान भी लावे हमारे साले रखें। ये सूरह ऐसी हमारा हजरत इमाम शाफी ने फरमाया है कि अगर यही सूरह रहती है तो अमल के लिए काफी। एक और बात मैंने देखा कि सहाबी एक दूसरे से मिलते थे तो जरूर इसका तकरार इस पूरी सूरत का तकरार करते थे, हम फिर तर्मा भी नहीं जानते साहबी है صحابہ کو مانتے ہیں, سب سعید تھے. اذا سخر اللہ للسعیدین فکلهم سعداء, جب اللہ تعالیٰ کسی سعید کے لیے مسافر کرتا ہے رفاقت کے لیے, اس کی دوستی کے لیے, اس کی معیت کے لیے, تو سب کے سب سعید ہوتے ہیں. ابن عباس صحابہ کا ہر فرق کیا ہے, انتہائی تقویٰ پر ہے, تو ان کی توہین نہیں کر سکتا, ان کو دے نہیں کر سکتا. جتنا صحابہ سے پہلو رکھوں گے, اتنی نبی اکرم صلی اللہ علیہ وسلم کی برکات اور ان کے فنون تمہارے دل میں آئیں گے, کیونکہ مستحسن ہے. وہ نبی صلی اللہ علیہ وسلم کے شاگرد ہیں, تو آپ ہوا سما کے شاگرد ہیں, اور وہ حضرات ان طرح پر بڑی قدر ہے. اللہ تعالیٰ سب کے ہو اللہ ندین آمین و تواسو بن حق و تواسو بن حق کی وصیت کرو. تمہارا لازم ہے جو حق ان کا پہنچا ہے جہاں تک ممکن ہو, اس حق کو دوسروں تک پہنچاؤ, دوسروں تک پہنچاؤ. میں کہتا ہوں کہ اولاد کو تو پہنچاتے ہی دوسروں تک کیا تمہارے پہنچائے, اولاد کو نماز کی تاکہ نہ زکات کی تاکہ نہ بری صحبت سے بچانا, نہ بری گالی گلوچ سے بچانا. بہت تربیت اگر ہو چاہیے تو بچے ہمارے صالح ہوں گے. شام میں ایک لڑکا تھا, شام جو کے شام میں اس پر لڑکی کا ہاتھ کاٹ دیا جائے, ہاتھ جو ہاتھ کاٹا جا رہے گا تو اپنے ماں کو برا برا کہنے لگا. لوگوں نے کہا بھائی ایسے ہو بڑا تو ماں سے متاثر ہوتا ہے, ماں کے لیے روتا ہے, اور یہ اس کے بچے ماں کو برا برا کر رہا ہے. لوگوں نے کہا کیا بات ہے, مطلب کہا کہ میں محلے کے لڑکوں گھروں سے انڈا چوری کر کے لے آتا تھا, تو میری ماں بھرو کے بچہ چاہتی تھی کہ بھائی میرا بیٹا انڈا چوری کر کے لے آیا ہے, اس پر خوشی اس کو شاباشی دیتی تھی. اگر میری ماں اس وقت روک دیتی یار میرا یہ حرش میں ہوتا ہے ہاتھ کاٹا جاتا ہے. تربیت کی کمی وہ تو آسم بھی ہے, وہ تو آسم بھی سب ہے. اگر کوئی ضرورت ہے, کوئی غلطی ہو جائے, کوتاہی ہو جائے, کسی نے کچھ کہہ دیا, یعنی سب کرو, کیونکہ دو کی تبلیغ اور دعوت کے تین چیزوں کی ضرورت ہے, علم, علم اور حلم اور علم, علم, حلم اور علم. مطلب صحیح علم حاصل کرو, اور اس علم میں جو بات کو کہنا رفق اختیار کرو, یہ نبی سے ڈرتے ہیں, میں بھی اختیار کروں, کیونکہ عربی کو اندر رفق جو ہے زیادہ کامیابی کی چیز ہے. بنسبت بہتر کے سختی سے آدمی بکھر جاتا ہے, یہ نرمی سے نرم ہو جاتا ہے. اس پر سے فرماتے ہیں علم صحیح علم رکھو, ایسا نہ ہو کہ کسی مسئلے میں وہ چیز جائز ہو اور تم کو ناجائز کا ہو. علم رہے گا تبھی تو سمجھے گا, علم اور نرمی سے پڑھو, کسی کو ضرورت نہیں. فرعون سے بھی موسیٰ علیہ السلام کہا اس سے بھی نرمی سے بات کرنا, نرمی اس کے بعد بھی اگر کوئی چیز آ گئی تو ہل کے تیار کرو. دعوت کے لیے تین چیز, علم کی ضرورت ہے اور رزق کی ضرورت ہے اور حلم کی ضرورت ہے, صبر کرو. اس آیت کا وہ تواسو بالحق ہے, وہ تواسو بالصبر, صبر کرو. یہ تعلیمات ہیں, نبویہ نہیں الہیہ تعلیمات, یہ تعلیمات. نبی بھی محتاج ہے اس طور کو پیش نظر رکھنے کے لیے, نبی بھی سختی نہیں کیا, نہیں سکتی. انہوں نے کسی کو نہیں مارا مگر دھیان کے اندر وہاں ہے, کسی کو ان کو زہر الگ کرتے ہیں کہ اس کو ڈانٹا بھی نہیں, آٹھ سال کے بچے ڈانٹا بھی نہیں, آٹھ مارا کا ڈانٹا بھی نہیں, اپنے انداز میں پتا ہے. گھر کے معاملے میں ہم لوگ پاس تو معاملہ ہی ہے, معاملہ ہی معاملہ رہتا ہے, بیوی سے کوئی معاملہ ہے, باپ سے معاملہ ہے, لڑکوں سے معاملہ, نہ وہ اس کو بتا کرے نہ وہ اس کو بتا کرے, ہر ایک اپنے حقوق کو جانے. بیوی کیا حق ہے, رجال قوام النساء, رجال قوام ہے, اور عورت کو کہتے ہیں اور اس کو رجال قوام ہے, مطلب عورت کو اس کا لحاظ کرنا چاہیے. وہاں شرون بھی مرد کو اس کا لینا چاہیے کہ تمہارے قوامیوں کے ضرور ہے, لیکن تم کوئی افسر نہیں ہو, عوام ہے, उसकी निगरानी रखो, ये मतलब है कि उसकी देखभाल करो, उसकी रियायत करो, यानी कि उसको पीटो। शक्ति में आम बदखलाफी, आम घरों के हालात ठीक नहीं है, बदखलाफियां बतवास हो, मिलहक हो, बदवास हो, सब अगर कोई बात खराब मिजाज आ जाए सब बहुत सब बल का नहीं मिल गए, बल आफी ना नाश बल का नहीं मिल गए, जो गैस को जब्त करने वाले कोई बुरा वाले माफ करने वाले, ये पुरानी तालीम है, हदीस की तालीम है, हदीस जो मैंने पढ़ी ए मरू बेता अल्लाह बस कटू मासी अल्लाह वो मुरू और अवामी वही तेरा भी नवाही दाने को बका नहीं रखने अल्लाह। फरमाते हैं क्या ए मरू बेता अल्लाह के ताज पर अमल करो, नबी कर रहा है सराफा शक्कर सराफा रहमत वो उम्मत को मुतवज्जे कर रहा है, ए मरू अमर का सेगा है, अमर का सेगा किसके लिए वजूद के लिए आता है, हता ही नहीं, ए मरू में ताज है अल्लाह की ताज अल्लाह की फरमावाली बर्दारी करो, बस तको मासी अल्लाह और अल्लाह के गुनाहों से बचो। ये गुनाह क्या है, जार है, गुनाह क्या है, ये आग है, जला देगी तुमको, अल्लाह से डर करके निजात पा सकते हो, मासी किसकी है, ना फरमानी अल्लाह की है। फरमाते थे हजरत कि जिस तरीके से कोई किसी का मकान हो और घर में जबरदस्ती कोई दाखिल हो जाए और कहे खाई करो, ना खाई सख्ती करता कि नहीं, हमारा मकान अल्लाह सारा आलम अल्लाह का मकान है, इसमें अल्लाह की फरमाबरदारी नहीं होगी, ना फरमानी होगी, अल्लाह उसे इंतकाम देगा। ए मनू बता अल्लाह पर तको मासी अल्लाह वो मुरू औलाद को बेनते सारे अवामी वही से ना भी नवाही सारे को लगा वकाय तुम नहु रखो मेरे अल्लाह अल्लाह की बात खुद अख्तियार करो, नाफरमानियों से बचो, अपने औलाद को भी नाफरमानियों से बचाए बचाओ और अवामी का अमल करो। आज कितने लोग हैं कितनी जबरदस्त कुआ आजारा जो है उसकी पूरी तस्वीर अजीज है, मधु बेता अल्लाह बस तको मासी अल्लाह वो मुरु औलादी अवामिर वही शराबी दवाही सारे को वका अल्लाह जहनम को खुद बनोगे ना करो, तुम भी जाओगे जहनम में और अपने बच्चों को भी लेके जाओगे जहनम में, आप यहाँ की कफेत यहाँ तक पहुंचाएगी या मेरा दिन आम हूँ अम फोचकू आहनी को नारा वकूद को हल्का सो लो अपने को भी आपसे बचाओ, अपने औलाद को भी आपसे बचाओ, अल्लाह हम सब लोगों को तोफी सुन्नत का अमल बहुत ही जिसको तोफी हो जाए उसको अल्लाह ही का शुक्र अदा करना चाहिए, ये दारुल गफलत है, दारुल फितना है, मन तमस सका पे सुन्नति इन फसाद उम्मति फल बेत शहीद कई हदीस है महाराज अल्लाह ताला मेरे दिन निकाल इतने ही जो बात ध्यान किया इंशाअल्लाह उम्मत के लिए मुफीद होगी, इस तरह से मैंने दिल से बयान किया अहमियत के साथ बयान किया, बड़े मजमून बहुत वसी है मानो एक आध घंटा भी काफी नहीं, अल्लाह ताला हम सब लोगों को इस पूरा पर इस हदीस पर अमल की तौफीक दे, इसकी सूरत है इसको मरहूज रखो, इस आयत सूरह में क्या कहा अल्लाह ने और रसूल ने इस आयत में क्या कहा इस हदीस में क्या कहा, अगर ये चीजें महसूस हो तो आज बहुत से गुनाहों से लव लाकार बातों से कुदूर गोई से वक्त की रिया से हम महफूज होते हैं। महाराज बात मैंने की है जो बयान किया है अल्लाह ताला अपने फजल व करम से इसको कबूल फरमाए और हम सब लोगों को अमल करने की तौफीक अता फरमाए, या फिर बयान करता ही रहता है अल्लाह ताला उसे तमाम बयानात को कबूल फरमाए और उम्मत के लिए मुफी गैर मुफी बनाए, इस वजह से हमारी तबीयत हम आपको क्या करना है अभी कुत्ता थी अब 10 साल अब काम चुना है 10 साल जो है कुत्ता है ठीक है ना। I am sorry, I'm sorry.